بسم اللہ الرحمن الرحیم حمدن لفاتر لکل الصلاۃ علی خاتم الرسل اللہم صلی علی سیدنا محمد وعلی آل محمد۔ ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ اس پروگرام میں ہم نے پچھلے ہفتے آپ کو موضوع دیا تھا کہ آج ہم دماغی امراض پہ بات کریں گے، اور آج ہم سر درد اور مائگرین یا درد شقیقہ کے بارے میں بات کریں گے۔ سب سے پہلی چیز، سر درد، اس کی کئی وجوہات ہوتی ہیں۔ اس میں وجوہات تو تمام لوگوں کو پتہ ہیں، لیکن چیدہ چیدہ بتا دیتا ہوں۔ عموماً دانتوں میں بوسیدگی یا دانتوں میں انفیکشن، جو ہم غور نہیں کرتے، دانتوں میں خرابی کی وجہ سے بھی جو ہے عموماً سر میں درد ہوتا ہے۔ اسی طرح سے خواتین میں اگر ان کے ماہواری نظام میں خرابی ہو جائے، جو ان کے علم میں ہوتا ہے، تو اس وجہ سے بھی جو ہے سر کا درد ہو جاتا ہے۔ اور باقی وجوہات جو نزلہ زکام ہیں، موسم کے اثرات ہیں، یا پھر رات کو زیادہ دیر تک جاگنا، یا بہت زیادہ دیر تک جو ہے مصروفیت رکھنا رات کی، اور بہت زیادہ تیز لائٹس کے اندر زیادہ دیر تک بیٹھنا، تو یہ وجوہات ہوتی ہیں سر کے درد کی۔ اسی طریقے سے مائگرین جو ہے، اسے ہم جو ہے بہت تکلیف دہ بیماری کہتے ہیں، کہ یہ ایسا شدید درد ہوتا ہے۔ اس کی وجہ بھی یہ ہوتی ہے کہ گردن میں جو رگیں دماغ کی طرف جاتی ہیں، اس میں کچھ مسائل ہو جاتے ہیں۔ خون کا دوران اوپر کی طرف جو ہے اتنا زیادہ تیز ہو جاتا ہے، اور اسی طریقے سے بہت زیادہ سوچ بچار کرنے والے لوگ، یا وہ لوگ جو کہ عموماً جن کو جگر کا مسئلہ یا معدے کا مسئلہ رہتا ہے، ان کو صفرا اتنا زیادہ جسم میں ہو جاتا ہے کہ جب ان کو سر کا درد ہوتا ہے تو وہ الٹی کے بعد جو ہے وومٹ ہونے کے بعد ہی ختم ہوتا ہے۔ تو بنیادی طور پہ ابھی تک اس کی کوئی ایسی دوا ایلوپیتھک میں ایجاد نہیں ہوئی، صرف پین کلر ہی سے اس کا علاج کیا جاتا ہے۔ لیکن طب یونانی میں، طب نبوی میں اس کی دوائیں موجود ہیں۔ اس میں سب سے پہلی چیز تو یہ کہ اگر آپ کا شدت کا درد ہو رہا ہو، تو آپ فوری طور پہ، چونکہ دوران خون مائگرین میں اوپر ہو جاتا ہے، یا سر کا درد ہو، دونوں صورتوں میں آپ 100 گرام رائی لے لیجئے، اور 4 لیٹر پانی میں اچھی طریقے سے ابالیے، اور ابالنے کے بعد اس میں مزید پانی ایڈ کر کے بالٹی میں ڈال کے، اور اپنے گھٹنے تک کے پاؤں جو ہے اس میں ڈپ کر کے بیٹھ جائیے، ڈبو دیجئے پاؤں، اور اس میں تقریباً آدھا گھنٹہ یا 20 منٹ تک کے آپ ڈالیں گے، تو اس سے دوران خون جو ہے آپ کا نیچے کی طرف ٹرانسفر ہونا شروع ہوگا، اور درد انشاءاللہ تعالی آپ کا فوری جو ہے ختم ہوگا۔ اسی طرح سے پستے کا تیل بڑا عمدہ ہے، کہ آپ اگر مائگرین کے پرانے پیشنٹ ہیں، تو اپنے دونوں ناک کے نتھنے میں پستے کا تیل جو ہے 2-2 قطرے جو ہے ناک میں آپ ڈالیں گے۔ جس وقت آپ کے شدید درد ہو رہا ہو، تو آپ دیکھیں گے کہ آپ کو باقاعدہ ریلیف ملے گا۔ اسی طریقے سے جو کالی مرچ ہوتی ہے، اس کو بالکل باریک کر کے، اس کو کپڑ چھان کر کے اس کو باریک کر لیا جائے، اور اس کے بعد اس میں اصلی مکھن ملا کے، اس کو جس طریقے سے ہم سرما لگاتے ہیں، سرما لگانے والی سلائی سے، اگر مائگرین کا شدید درد ہو رہا ہو تو آپ اس کو آنکھ میں لگائیں گے، تو اس سے بھی درد جو ہے تھوڑی دیر میں بہتر ہونا شروع ہو جائے گا۔ جہاں تک دواؤں کا تعلق ہے کہ دوائیں کیا لی جائیں مائگرین کے لیے، اس میں کئی دوائیں ہیں۔ اس میں اتریفیل کشنیزی بھی ہے، اتریفیل زمانی بھی ہے، اور اسی طریقے سے ترپھلا اس سلسلے میں بہت عمدہ چیز ہے، کہ اپنے دواؤں کے ساتھ یا اپنی غذاؤں کے ساتھ جو ہے ہڑ، بہڑا، آملہ، ان تینوں چیزوں کو ہم وزن لے کر جو ہے وہ آپ استعمال کریں۔ اسی طریقے سے مائگرین یا سر کے درد کے لیے ضروری ہوتا ہے کہ اپنی غذاؤں کی طرف توجہ دیں، اور ضروری ہوتا ہے کہ کانسٹیپیشن آپ جو ہے نہ ہونے دیں۔ اسی طریقے سے اگر آپ ایک دوا ہے جس میں اتریفیل قدوس جو ہے وہ 4 گرام ہے، اور اسی طریقے سے اس میں آپ بادام لے لیں 7 عدد، اور دوسری چیز جو ہے کالی مرچ ہے وہ 7 عدد، یہ 3 چیزیں آپ کو لینی ہیں۔ اتریفیل قدوس جو ہے 4 گرام ہے، اور یہ دانے جو ہے کالی مرچ اور اس کے بادام کے، یہ 7-7 دانے آپ لے لیجئے، اور رات کو آپ اس کو پانی میں بھگا دیجئے، یا تو چاہیں تو ان کو پاؤڈر کر لیجئے، لیکن پانی میں رات کو اس کو بھگا دیجئے، اور صبح جو ہے سورج نکلنے سے پہلے آپ اس کا استعمال کریں گے، تو آپ دیکھیں گے انشاءاللہ تعالی کچھ دنوں کے استعمال سے آپ کے سر کا درد درد یا مائگرین جو ہے وہ بالکل بہتر ہو جاتا ہے۔ جہاں تک تعلق ہے کہ عموماً لوگوں کو ویکنس کی وجہ سے سر کا درد ہوتا ہے، بہت زیادہ کمزوری، نقاہت، بیماری کے بعد کی نقاہت، تو ان کے لیے آملے کا مربع بڑا اچھا ہوتا ہے کہ آملے کے مربع کے جو پھل ہوتے ہیں وہ آپ لے لیں 4 عدد، اور اسی طریقے سے بادام 7 عدد۔ آپ دونوں چیزیں رات کو پانی میں بھگا دیجئے اور صبح جو ہے آملے کے اندر کی گٹھلیاں نکال دیجئے اور بادام کے چھلکے ہٹا کے صبح ناشتے کا جوس بنا لیجئے۔ یہ بھی آپ اگر 6 ویک لیتے ہیں تو آپ کے سر کا درد جو ہے عموماً جو ہے وہ بہتر ہو جاتا ہے۔ اسی طریقے سے 3 چیزیں ہیں، ایک ہے سبز الائچی، بادام 7 عدد اور چھوارا 2 عدد۔ ان تینوں چیزوں کو اگر آپ رات کو بھگا دیں اور صبح کے وقت پئیں تو دنیا کی ملٹی وٹامن ٹیبلٹ سے اچھا یہ ہے کہ 7 عدد الائچی، 7 عدد بادام اور 2 عدد چھوارے رات کو آپ پانی میں بھگا دیجئے۔ اگر آپ جوان ہیں، آپ کی عمر جو ہے 20 سال اور 30 سال کے درمیان ہے، تو آپ اس میں دودھ میں بھگا دیجئے 7 عدد الائچی، اور اسی طریقے سے اس میں 7 عدد بادام، اور صرف 2 عدد چھوارے جو ہے صبح اس کو اس کی گٹھلی نکال کے آپ کھائیں گے، تو آپ دیکھیں گے کہ دنیا کی ملٹی وٹامنس جو ہے اس سے بالکل پیچھے رہ جائیں گی۔ تو یہ جب دماغی طاقت دی جاتی ہے تو پھر بھی سر کے درد جو ہے وہ کم ہو جاتے ہیں، مائگرین والے معاملات ٹھیک ہو جاتے ہیں۔ تو اس چیز کو آپ بالکل دوبارہ، چونکہ اس پروگرام کا مقصد آپ کو بہتر دوائیں بتانا ہے، مقداراً بتانا ہے، تو اس کی مقدار آپ لکھ لیجئے کہ جو میں نے جو مقدار میں بتا رہا ہوں اس تحت، اور جیسے میں نے کہا کہ اس کو صبح کھانا ہے تو آپ اس کو صبح ہی لیجئے، تو انشاءاللہ تعالی یہ ملٹی ویٹامن جس میں الائچی، بادام اور چھوارے 2 عدد، الائچی بادام چھوٹی الائچی جو ہے وہ 7 عدد آپ لیں گے تو انشاءاللہ تعالی یہ جو ریسیپیز میں نے دی ہیں اس سے بہتر ہو جائے گا۔ ہمارے پاس ایک کالر ہیں، ان سے پہلے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ وعلیکم السلام، میں بہاول پور سے بات کر رہی ہوں، میرا نام شاہانہ ہے۔ جی شاہانہ بولیے۔ جی سر، میں 4-5 سال ہو گئے میں ڈپریشن کے مرض میں مبتلا ہوں۔ اچھا ٹھیک ہے سر، مجھے ایسے لگتا ہے جیسے میرا ذہن خالی ہے، میرے ذہن میں کوئی سوچ کوئی بات نہیں ہے اور میرا ذہن کام نہیں کر رہا، اور سر مجھے وومٹنگ بھی آتی ہے سر، میں درد رہتا ہے، نیند بھی نہیں آتی سر، پلیز کچھ کرے، میں بہت تکلیف میں ہوں سر۔ سر میں کوئی اچھا سا نسخہ، سر میں سائیکیٹرسٹ کا علاج کر رہی ہوں لیکن اس سے مجھے کوئی آرام نہیں آ رہا۔ ٹھیک ہے، آپ جو ہے میری سنیے گفتگو، انشاءاللہ آپ کو میں جواب دیتا ہوں۔ آپ کا بہت شکریہ شاہانہ صاحبہ۔ ہمارے پاس ایک اور کالر ہیں۔ جی السلام علیکم۔ السلام علیکم۔ وعلیکم السلام، کون کہاں سے؟ میں کراچی سے بات کر رہی ہوں۔ سر میرا یہ مسئلہ ہے کہ میرے ساتھ ایک تو اعصابی کمزوری کا مسئلہ ہے، دوسرا یہ کہ میرے کانوں کا نزلے کا بہت مسئلہ ہے، میرا نزلہ اندر ہی اندر رہتا ہے، کانوں میں گرتا ہے، کان بند ہو جاتے ہیں، اور حلق میں گرتا رہتا ہے، کانوں میں سے سائیں سائیں کی آوازیں آتی ہیں، بہت ڈسٹرب رہتا ہے، کیونکہ اس سے سمجھ نہیں آ پاتا کہ کون کیا بات کر رہا ہے، سننے میں مسئلہ ہو جاتا ہے۔ اچھا ٹھیک ہے، آپ کی کال کا بھی بہت شکریہ، انشاءاللہ آپ کو اس کا میں جواب دیتا ہوں۔ ہمارے پاس ایک اور کالر ہیں۔ جی السلام علیکم۔ یہ کال ہماری ڈراپ ہو گئی۔ تو اس میں جو پہلی کالر شاہانہ صاحبہ نے بتائی تھی، اس میں انہوں نے ڈپریشن کا یا انزائٹی کا مرض ان کو ہے، اس کے لیے گلے بابونا آپ لے لیجئے 5 گرام کے قریب جو ہے، اس کو پہلے تو آپ زیادہ منگوا لیجئے 100 گرام کے قریب، اور اس کے بعد اس کو پسوا لیجئے گلے بابونا۔ اس سلسلے میں بہت اچھی ہے کہ آپ صبح کے وقت اس کو آدھا چمچہ لے لیا کیجئے روزانہ، اور اسی طریقے سے 2 چیزیں جو ہے وہ اسخدوس آپ ملا لیجئے 100 گرام منگوا لیجئے، اور اس برہمی بوٹی جو ہے وہ آپ 100 گرام منگوا لیجئے، اور ثابت دھنیا 3 چیزیں جو آپ 100-100 گرام منگوا کے پسوا لیجئے، اور صبح شام 1/4 ٹی اسپون یعنی کہ تقریباً 2 گرام کے قریب صبح، 2 گرام کے قریب شام کو اثر کے ٹائم جو ہے وہ آپ اس کو لیجئے، اس سے آپ کا معاملہ بہتر ہو جائے گا۔ اور جہاں تک تعلق ہے کہ رات کے لیے، تو رات کے لیے کہ رات کو سونے سے پہلے درود شریف پڑھ کے سویا کیجئے، اللہ سے دعا مانگا کیجئے، اور اسی طریقے سے رات کو سونے سے پہلے دودھ مت پیا کیجئے، کیونکہ اس سے جو ہے اعصابی تناؤ یا پھر بہت زیادہ گیسٹرک ہو جاتی ہے۔ کوشش کریں کہ سنا مکی اور رات کو آپ جو ہے ابال کے اس کا پانی پی لیں۔ آپ کے کال کا بہت بہت شکریہ۔ دوسرے ہمارے پاس ایک کالر تھی جنہوں نے اعصابی کمزوری کا بتایا۔ اس سلسلے میں میں آپ سے عرض کروں کہ جو آج میں نے آپ کو ملٹی وٹامن بتایا ہے کہ جس میں 7 عدد الائچی، 7 عدد بادام، 2 عدد چھوارے، یہ آپ رات کو بھگا لیجئے اور صبح کے وقت پی لیجئے۔ اسی طریقے سے آپ کے جو نزلہ ہے اس کے لیے اطریفی لکشنیزی بہت اچھی رہے گی، اور اسی طریقے سے آپ کا جو کان بچتے ہیں. اس میں جو سب سے اچھی چیز یہ ہے کہ لہسن آپ لیجئے اور اس کو تھوڑا سا سرسوں کے تیل میں جو ہے تین چار جوے جلا لیجئے اور وہ تیل محفوظ رکھیے, اور اس تیل کو کان میں ڈالیے نہیں بلکہ اس کو روئی میں تر کر دیجئے اس تیل کو, اور وہ روئی جو ہے رات کے وقت اپنے کانوں میں رکھیے. یہ بہت عمدہ علاج ہے. اور اسی طریقے سے گل بنفشہ آپ منگوا لیجئے اور اس کا جوشندہ آپ پیجئے, جو آپ کے گلے میں جو نزلہ گرتا ہے ہر قسم کی الرجی کے لیے یہ بہت عمدہ رہتا ہے, اس کا آپ استعمال کیجئے. ہمارے پاس ایک کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب. جی کون صاحب کہاں سے؟ میں بشیر بات کر رہا ہوں, پنڈی سے بات کر رہا ہوں. جی جی فرمائیے بشیر صاحب. سر میں نا میری نا پاؤں کی ایڑی میں بہت درد رہتا ہے, چار پانچ سال ہو گئے. بائیں ٹانگ میں بھی درد رہتا ہے اکثر, میں چل نہیں سکتا ہوں بعض بات میں, کلو میٹر بعد بیٹھ جاتا ہوں. نیچے سے جلتا ہے پاؤں بھی ہے نا, نیچے سے جل رہا ہے بائیں پاؤں. ٹھیک ہے جناب, ٹھیک ہے, بہت بہت شکریہ آپ کو میں بتاتا ہوں. ہمارے پاس ایک اور کالر ہیں. السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ میں شمائلہ بات کر رہی ہوں لاہور سے. جی شمائلہ بتائیے. مجھے شوگر کا مسئلہ ہے. اچھا. اور ساتھ بلڈ پریشر بھی ہے, اس کے لیے کچھ بتائیے گا. تو ابھی مطلب گرم چیزیں مجھے نقصان دیتی ہیں, اس سے بی پی میرا زیادہ ہو جاتا ہے. عمر بتائیے. عمر میری 36 سال ہے. ٹھیک ہے بیٹا, آپ کو جواب دیتے ہیں, آپ کی کال کا بہت بہت شکریہ. ہمارے پاس جو پہلے کالر تھی بشیر صاحب پنڈی سے, اور انہوں نے جو بتایا ایڑی میں درد. ایڑی میں درد کا نام سنتے ہی ظاہری بات ہے یورک ایسڈ کا ذہن میں آتا ہے. یورک ایسڈ آپ چیک کروا لیجئے, اور اگر یورک ایسڈ 7 سے اوپر ہے یا اگر 7 تک ہے تو اس کے لیے سب سے عمدہ چیز جو ہوتی ہے وہ آلو کا پانی ہے, کہ آلو کو آپ جوس نکال لیجئے چھلکے سمیت اس کو دھو کے, اور اس کا پانی جو ہے آپ آدھی پیالی لیجئے, آدھی پیالی اس میں عام پانی ملا کے, آلو اور اس کا پانی ملا کے آپ اس کو صبح شام پئیں گے تو اس سے انشاءاللہ تعالی آپ کے درد میں خاصا فائدہ ہونے لگے گا. ناظرین یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں وقفے کے بعد دوبارہ آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت. ہمارے پاس ایک کال تھی شمائلہ صاحبہ لاہور سے, اور انہوں نے بتایا تھا کہ ان کو بہت زیادہ بلڈ پریشر اور شوگر کا مسئلہ ہے. شوگر کے لیے آپ جو ہے ایک نسخہ لکھ لیجئے جس میں پنیر بوٹی آپ کو لینی ہے, چرائتا نیپالی اور اسی طریقے سے نمولی جسے ہم کہتے ہیں وہ آپ کو لینا ہے, بادام, یہ چار چیزیں 50-50 گرام لینی ہیں, اور چنے جو ہوتے ہیں بھنے ہوئے چنے 200 گرام, ان سب کو آپ پسوا لیجئے اور صبح شام ایک ایک ٹیبل اسپون لیجئے. آپ نے کہا کہ گرمی بھی رہتی ہے تو اس سے انشاءاللہ تعالی اگر آپ کو الرجی یا گرمی ہے وہ بھی بہتر ہو جائے گی. اور اسی طریقے سے دوسری چیز جو ہے آپ نے لینی ہے اسرول لینی ہے, چھوٹی چندن ہم جسے کہتے ہیں وہ آپ لے لیں 50 گرام, اور اس میں 100 گرام دھنیا ڈالنا ہے اور 10 گرام کالی مرچی, یہ تینوں چیزیں آپ ملا لیجئے اور آدھا آدھا چمچہ صبح شام پیجئے. یہ جو ہے وہ بلڈ پریشر کے لیے بہت اچھا ہے. اور اسی طریقے سے زلال املی جو ہوتا ہے وہ آپ کے لیے بہت بہتر ہے. املی تقریباً 10 گرام لے لیں, اس کو ایک گلاس پانی میں اچھی طرح ابالیے, اور جب وہ پانی آدھا رہ جائے تو اسے چھان کے آپ اس کو پی لیجئے گا, اس سے انشاءاللہ تعالی آپ کا مسئلہ حل ہو جائے گا. ہمارے پاس ایک کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ حکیم صاحب میں حیدرآباد سے ریحانہ انجم بات کر رہی ہوں. جی ریحانہ فرمائیے. سر میرے ساتھ مسئلہ یہ ہے کہ مجھے ہے نا کچھ یاد نہیں رہتا, بہت زیادہ بھول جاتی ہوں, کوئی بھی چیز رکھتی ہوں بھول جاتی ہوں. عمر بتائیے. عمر بتائیے. 50 ہو گئی. اصل میں ایسا ہے کہ کل کا پروگرام آپ ضرور دیکھیے, کل ہم نسیان کے اوپر ہمارا ٹاپک ہے تو اس پہ میں کافی چیزیں بتاؤں گا, لیکن ابھی آپ فی الحال یہ کیجئے کہ آپ بادام 7 عدد جو ہے رات کو بھگا کے صبح کے ٹائم پہ کھانا شروع کیجئے, اور کل کا پروگرام دیکھنا نہ بھولیے گا, ہم بھول کے اوپر آپ مزید بات کریں گے. ہمارے پاس ایک اور ہیں. جی السلام علیکم. وعلیکم السلام. سر میں تکواس کرا کے رام سر بول رہا ہوں. جی سر فرمائیے کیا سوال. سر میری عمر 52 سال ہے سر, میں تقریباً 20 سال سے سخت درد ہوتا ہے سر میں. ٹھیک ہے. یہ صاحب میدے کی تکلیف ہے, بلڈ پریشر بھی 180-100 رہتا ہے سر, تو بالکل جو ہے نا دن میں 3-4 دفعہ سر میں درد ہوتا ہے, اور اتنا شدید ہوتا ہے کہ الٹی شروع ہو جائے, میں وہ میڈیٹار گولیاں اس طرح کھا رہا لیکن آرام نہیں آتا سر. دیکھیں آج کا پروگرام ہمارا سر کے درد کا ہے, اور پھر بھی میں آپ کو بتاؤں گا, اگر شروع آپ پروگرام آپ نے دیکھا ہے تو اس میں نے خاصی چیزیں بتائی ہیں آپ کو, چونکہ بلڈ پریشر بھی ہے تو میں مزید آپ کو بتاتا ہوں. آپ کے کال کا بہت بہت شکریہ. آپ ایک اور کالر ہیں. جی السلام علیکم. वालेकुम अस्सलाम जी, कौन कहाँ से भाई? जी मैं नासा सलीम बात कर रहा हूँ जी, लाहौर से। जी फरमाइए सर। जी मेरे ना अक्सर मैं बाइक वगैरह चला के था, जरा सा होता है बहुत ज्यादा सर में दर्द रहती है। अच्छा ठीक है, तो आपको ब्लड प्रेशर तो नहीं है? ब्लड प्रेशर कभी कभी तेज हो जाता है, कभी नॉर्मल रहता है, लेकिन सर में दर्द बहुत ज्यादा रहती है। तो ठीक है, आप मोटरसाइकिल चलाने से ज्यादा होता है सर का दर्द आपको? चले ठीक है, मैं आपसे अर्ज करता हूँ, आपकी कॉल का बहुत बहुत शुक्रिया। वैसे आप टोपी पहन के बाइक चलाए कीजिए जी। वहाँ पर एक और कॉलर है, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से बेटा? जी मैं नुसरत बात कर रही हूँ बिहारी से। जी फरमाइए। जी वो ना पेट में ना अच्छे हवा रहती है हर वक्त। अच्छा, और गैस्ट्रिक। सर में दर्द शदीद रहता है, तब तक गोली ना खाऊं या कुछ ना हो, चाय ना पीऊं, तब तक ठीक नहीं, तो चाहे दो दिन क्यों ना हो जाए मुझे। तो ये आप कब्ज तोड़ने की कोई दवा लेती है? कब्ज आपको रहता है? नहीं कब्ज भी नहीं रहता, सिर्फ वो पेट फुला रहता है हर वक्त। अच्छा गैस्ट्रिक ज्यादा है आपको? जी। चलें ठीक है, मैं आपको जवाब देता हूँ, सर में दर्द और गैस्ट्रिक। नुज़ा साहबा व्याड़ी से वहाँ पर एक और कॉलर है, सलाम वालेकुम। हेलो सलाम वालेकुम। जी वालेकुम सलाम, कौन सा आप कहाँ से? जी फरमाइए। हाँ जी, ये मैं पूछना चाह रही हूँ आप मेरा प्लीज ये मसला हल करें, मेरी बहुत बड़ी है। मुझे कोई बात समझ नहीं आ रही, या तो आप टीवी के वॉल्यूम कम कीजिए या दोबारा बोलिए। हाँ जी टीवी का वॉल्यूम बंद है जी। मैं अच्छा अच्छा गला खराब है जी, आवाज बहुत भारी है। गला खराब नहीं है, आवाज भारी है, थोड़ा इसके बारे में बताएं कि क्या कहूँ जिससे आवाज सही हो जाए। चलें ठीक है जनाब, मैं आप जवाब देता हूँ आपको। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन कहाँ से? हेलो। जी फरमाइए, कौन कहाँ से? हाँ जी मैं सदस बात कर रही हूँ इस्लामाबाद से। जी सर, मेरे बेटे की उम्र है 10 साल। जी तो उन्हें मैदे की बहुत ज्यादा तकलीफ रहती है, वो कोई भी चीज़ खाता है तो यही कहता है मम्मा मेरा दिल खराब होता रहता है ना। अच्छा ठीक है। और दूसरा मसला उनके साथ ये है कि वो रात को सोते हुए छोटा पेशाब कर देते हैं और उन्हें पता भी नहीं चलता। अच्छा बेड वेटिंग है इनको? हाँ जी बहुत ज्यादा। चले हम बताते हैं आपको, मैं इनके जवाब आपको देता हूँ। आपस जो सवालात हैं इसमें सबसे पहले तो हम लेते हैं चकवाल से, एक साहब ने फ़ोन किया था और उन्होंने यही बताया कि बहुत ज़्यादा सर में दर्द होता है, ख़ास तौर पे इनको मोटरसाइकिल चलाने में जिनको दर्द होता है। तो सबसे पहली चीज़ तो ये कि ठंड की वजह से या कानों में अगर हवा ज़्यादा जाती है उस वजह से भी सर में दर्द हो सकता है। इसके लिए जो है सबसे अच्छी चीज़ यह है कि आप तीन चीज़ें ले लें, सत्ते अजवाइन, सत्ते पुदीना, काफूर। ये तीन चीज़ें जो है आप एक बोतल में डालेंगे तो एक दो चार मिनट के अंदर जो है वो पूरी चीज़ें घुल जाएंगी और उसके बाद एक महलूल सा बन जाएगा। वो महलूल जो है आप रात को सोते हुए जो है अपने सर पे पेशानी में जहाँ जहाँ दर्द होता है उसको लगाइए और कोई पट्टी बांध लिया कीजिए। और इसी तरीके से जो मैंने आपको बताया कि आंवला का इस्तेमाल आपने करना है कि आंवला 2 अदद और बादाम 7 अदद रात को भिगा दीजिए और सुबह के वक्त आप लीजिए, तो इससे इंशाल्लाह ताला आपका सर का दर्द बेहतर हो जाएगा। दूसरा हमारे पास एक और साहिबा थी, सलीम साहब है, ये भी इन्होंने सर के दर्द का बताया है। तो आप भी यही नुस्खा इस्तेमाल कीजिए कि आप सुबह के वक्त जो है कोशिश ये करें कि आंवले का मुरब्बा जो है 2 अदद और 7 अदद बादाम, और जो मैंने ताकत के लिए दिमागी तौर पर बनाया हर सर का दर्द वाला जो है उसको इस्तेमाल करें। और उसमें मैंने जो बताया था कि छोटी इलायची, सब्ज़ इलायची आप 7 अदद, बादाम 7 अदद, छुआरा 2 अदद रात को पानी में भिगा दीजिए और सुबह जो है निहार मुँह उसका छिलका गुठली हटा के, और जैसे छोटी इलायची उसके भी दानों का इस्तेमाल करेंगे तो आप देखेंगे कि वो बेहतरीन जो है वो रिज़ल्ट आएगा। इसी तरीके से जिन लोगों के सर के दर्द के सवालात चुके ज़्यादा और हमारा टॉपिक भी ये, उसमें ये कि आप ये करें कि जैसे माइग्रेन वाला है, तिब्बे नबवी में मेहंदी के बारे में बहुत जिक्र है, और जिन लोगों को माइग्रेन का सर का दर्द ख़त्म नहीं होता वो कुस्त शीरी जो है वो ले लें, बारीक पाउडर करवा लीजिए और उसको पानी में आटे की तरह उसको घोल लीजिए और उसका लेप जो है यहाँ से लेके पीछे तक के जहाँ जहाँ पर रगे हैं उन जगहों पे ये लेप लगा के ऊपर कोई पट्टी बांध लें या टोपी पहन लें, जो भी है वो कुस्त शीरी का लेप जो है वो लगाएंगे तो इंशाल्लाह ताला जैसा भी पुराना से पुराना दर्द आहिस्ता आहिस्ता सही हो जाएगा। और ख़वातीन अगर हैं तो वो मेहंदी का इस्तेमाल करेंगी, ये भी तिब्बे नबवी का एक नुस्खा है कि आप जो है वो सर पर जो है मेहंदी लगाने से अमूमन जो है सर का दर्द जो है ख़त्म हो जाता है। बाज़ लोगों के ये होता है कि जिस्म में गर्मी की वजह से भी होता है तो बताया गया कि जिन लोगों को तलवों में जलन रहती है वो भी अगर मेहंदी लगाएं तो वो बहुत उम्दा रिज़ल्ट देती है। तिब्बे नबवी में मेहंदी के बड़े खासे हैं और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अमूमन सफ़र के दौरान जो है मेहंदी ज़रूर रखते थे कि जिन लोगों को कांटा चुभ जाए, जिन लोगों के पाँव में ज़ख़म हो जाता था तो आप मेहंदी से उसका इलाज करते थे कि मेहंदी जो है बहुत उम्दा चाहिए। इसी तरीके से वो लोग जो मुसलसल कलौंजी खाते हैं तो उनको कलौंजी की गर्मी की वजह से भी सर में दर्द, यानी कि बार दफ़ा तो हमें रीज़न ही नहीं पता चलता कि सर में दर्द क्यों है, तो वो आप तबीब के पास जाएं, उनसे मशवरा करें कि हमारी ग़िज़ाओं में ये चीज़ें हैं और सर का दर्द जो है हम लोग सिर्फ पेन किलर खा के, जहाँ दर्द हुआ दो गोली जो है वो खा ली तो ये मसले का हल नहीं होता। इसी तरीके से हमारे पास एक और सवाल इन्होंने विहारी से किया है, इन्होंने भी बताया था कि इनको सर में दर्द है लेकिन इनको गैस्ट्रिक बहुत रहती है। गैस्ट्रिक के लिए जो सबसे उम्दा चीज़ है तिब्बे नबवी में भी इसमें जो है जंजबल के बारे में बताया कि जंजबल जो है बहुत उम्दा चीज़ है। अदरक को जो है आप ले लीजिए, तकरीबन 2 इंच का टुकड़ा जो है आप ले लें। पुदीना जो है वो इसमें आपको पहाड़ी पुदीना आपको सूखा बाज़ार से मिलता है वो ले लीजिए, तकरीबन 2 ग्राम के करीब पुदीना ले लें। अदरक ले लीजिए और सौंफ का 1 चाय का, तीनों को जो है 1 गिलास पानी में उबालिए, उबाल के छान के ये हर खाने के बाद यानी कि दोपहर रात को इसको आप पीजिए, इससे आपका गैस्ट्रिक का मसला होगा। आपने बताया मुझे कब्ज़ नहीं है तो यही दवा आपके लिए बेहतर है, इससे आपका गैस्ट्रिक का मसला हल होगा। और सर के दर्द के लिए मैंने कई चीज़ें आज बताई वो आप उसको इस्तेमाल कर सकती हैं। इसी तरीके से लाहौर से हमारे पास एक खातून का फ़ोन था, उन्होंने बताया कि इनका गला ख़राब रहता है और इनके गले में अमूमन जो है आवाज़ उनकी ख़राब रहती है, साउंड बॉक्स का मसला है। इसके लिए 2 चीज़ों के आप गरारे कीजिए, अमलतास और रीठा। रीठा जो होता है उसका ऊपर का छिलका ले लीजिए, 1 रीठे का छिलका ले लीजिए, अमलतास की बड़ी सी लंबी सी फली होती है थोड़ी सी 2 इंच का टुकड़ा वो ले लीजिए। इन दोनों को 1 गिलास पानी में खूब अच्छी तरह उबालिए और उसमें थोड़ा सा 1-2 चुटकी जो है नमक डाल दीजिए और उसको छान के इसका गरारा कीजिए तो इससे आपके जो है वो गले के वर्म कम होगा, लौजतैन सही होंगे। वो बच्चे जिनके टॉन्सिल्स तक भी अगर हैं तो वो इस गरारे से जो है बाकायदा वो टॉन्सिल्स जो है वो सही होते हैं, तो ये आप कीजिए। और इसी तरीके से सतह मुलट्ठी के नाम से एक चीज़ बाज़ार में हर्बल मिलती है, सतह मुलट्ठी काले रंग का, इतने बड़े बड़े पीसेस होंगे, बहुत सख्त से होंगे, उसे आप ले लीजिए और उसे आप जो है गर्म पानी में डाल के या तो उसको बाकायदा जोश दे दीजिए या इसी तरीके से मुंह में रख के चूसिए पान के पत्ते के साथ, इससे फौरी तौर पर आवाज़ खुल जाती है, सतह मुलट्ठी और पान का पत्ता। हमारे पास एक कॉलर है उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम, वालेकुम सलाम, कैसे हैं आप? अल्लाह का शुक्र। सब 2 सवाल थे मेरे, एक तो ये कि मुंह जो है ना वो अंदर से पक जाता है, बार बार छाले जो है ना वो बन जाते हैं और कम अज कम 15 दिन हो गए हैं, मेडिसिन भी लिए लेकिन खत्म नहीं हो रहे, एक तो ये सवाल है। और दूसरा ये कि लिकोरिया का प्रॉब्लम बहुत ज्यादा शदीद है, उसके लिए अभी मतलब बहुत इलाज करवा ली है लेकिन ठीक नहीं हो रहा। मैं इस्लामाबाद से बात कर रही हूँ, मिसेस मोहसिन। ठीक, आपके सवाल हमने सुन लिया। कॉलर हमारे पास एक सवाल का जवाब रह गया, वो पहले मैं, सदफ़ साहिबा इस्लामाबाद से हैं और इसमें उन्होंने बताया कि 10 साल के बच्चे को मैदे का मसला है। इसके लिए जो सबसे अच्छी चीज़ है, एक शरबत बना लीजिए, इसे हम इस तरीके से बनाएंगे कि 1 पाव अदरक ले लीजिए, अदरक को अच्छी तरीके से कूट के उसको 1 लीटर पानी में अच्छी तरह उबालिए और उबालने के बाद जो उसको छान लीजिए, छानने के बाद उस पानी के अंदर तकरीबन 1/2 किलो चीनी मिला के उसका शीरा से बना लीजिए और उसमें तकरीबन 1 ग्राम पीपरमेंट डाल दीजिए, सत्य पुदीना जिसे हम कहते हैं पीपरमेंट, पीपरमेंट उसमें डाल दीजिए इतनी सी बस 1 ग्राम के करीब, और उसको जब गर्म हो के वो गर्म हो जाए शरबत, यानी कि चूल्हा बंद कर दीजिए, उसमें पीपरमेंट डाल के उसको किसी शीशी में ठंडा होकर महफूज कर लीजिए, सुबह शाम बच्चे को 1-1 टेबल स्पून पिलाइए, मैदे का इनका जो भी मसला है वो हल हो जाएगा। बेड वेटिंग के ऊपर जो मसला है उसके लिए सबसे अच्छी चीज़ जो है वो तिल सिया है, तिल सिया के या तो लड्डू जो है उस बच्चे को दीजिए, लेकिन ये वक्त के साथ और उम्र के साथ बेहतर हो जाता है। यहाँ पास एक कॉलर है उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम जी, कौन कहाँ से? हाँ, तो मियां चनू से बात कर रहा हूँ, शफाक अहमद मेरा नाम है, हम गांव में रहते हैं। जी सर। अकीम साहब, एक तो बात है कि मेरी बेटी की जो ना आंखों और चिन पे पलबहरी हो गई है। ठीक है, ठीक है जी, उसके लिए पूछना। और दूसरा, मेरा वजन 125 kg है, वजन के लिए कुछ ऐसा नुस्खा बताएं। मैं फॉरन ऑफ कंट्री रहता हूँ, वहाँ पे जड़ी बूटियाँ नहीं मिलती हैं। मस्कत में रहता हूँ, अभी छुट्टी आया हूँ एक महीने के लिए। अच्छा अच्छा, तो प्लीज जरा कुछ अच्छा सा कोई नुस्खा बता दीजिए ताकि वजन कम हो जाए, पेट भी बड़ा हुआ है। शुगर तो नहीं है आपको? शुगर वगैरह भी नहीं है, ब्लड प्रेशर भी नहीं है, कुछ नहीं है। चले ठीक है सर, बहुत शुक्रिया। तो नाज़रीन, इनके जवाबात हम देते हैं। यहाँ पर एक मुख्तसर से वक्फे का वक्त हो चला है, मिलते हैं आपसे वक्फे के बाद। अस्सलामुअलैकुम वरहमतुल्लाह। अस्सलामुअलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। प्रोग्राम हिकमत और सेहत में हम आपको जो नुस्खे पेश करते हैं, इसका मकसद आपकी सेहत है, लेकिन ये बात बिल्कुल अपने जहन में रखिए कि मिकदार जो है उसे आप ज़रूर नोट किया कीजिए। ख़ास तौर पे जो मैं हर्बल बताता हूँ और मिकदार, और उसके वही भी बताता हूँ कि सुबह शाम, तो ये ज़रूरी है कि आप मिकदार के साथ लीजिए। इसमें ज़्यादा मिकदार लेने से बार दफ़ा नुकसान भी हो सकता है, तो इसे आप मद्देनज़र रखिए। और अगर कोई अहम बात हो, नहीं समझ आ रही, तो मेरे पर्सनल नंबर इस पर आएंगे, स्क्रीन पे आ रहा है, तो उस पर आप मशवरा कर सकते हैं कि भाई इस तरीके से मैं कर सकता हूँ, या फिर आपको कोई ऐसी जो चीज़ जो कि हम डिस्कस नहीं कर सकते, तो वो आप टेलीफोन पर हम उससे डिस्कस कर सकते हैं। बाय कॉलर, अस्सलाम वालेकुम। हाँ जी, अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम, कौन कहाँ से? सर मैं शाहनवाज। सर मैंने थोड़ी देर पहले आपसे बात की है ये डिप्रेशन के बारे में। सर आपने उस बरमी बूटी साबित कनिया 200 ग्राम बताए हैं। सर ये टेस्ट किस तरह लेनी है? ये खुराक 5 ग्राम, तो आधा चाय का चमचा ले लीजिए, बल्कि आप कम से शुरू कीजिए, 3 ग्राम से शुरू कीजिए, फिर 5 ग्राम, 3 ग्राम सुबह और 3 ग्राम शाम को आप लीजिए, इंशाल्लाह इससे बेहतरीन। 3 ग्राम सुबह। और सर गुले बाबुना वाला भी बता दें प्लीज। गुले बाबुना जो मैंने कहा पाव चमचा के करीब सिर्फ सुबह लेना है, उसको पीस लीजिए और सुबह जो है आप पाव चमचा के करीब लीजिए। एक पाव चम्मच? पाव चम्मच 2 ग्राम के करीब। अच्छा जी, और सर बहुत मेहरबानी। जी हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन कहाँ से? क्या हाल है? अल्लाह का शुक्र है, आप बताइए। हकीम साहब, वो ना मेरी मम्मा के सर में दर्द होती है, रीढ़ की हड्डी में, वो दर्द रीढ़ की हड्डी में जाती है। अच्छा। और लेफ्ट साइड पे भी ना, यानी बाएं बाजू पे और टांग पे वो दर्द जाती है। कभी हाथ कांपने लग जाता है, कभी पाँव कांपने लग जाता है ना, यानी उनकी वेंस में जो है ना वो छोटी छोटी नाड़ें भी नजर आती हैं। अच्छा। लेफ्ट साइड पे मसला है। ठीक। उसकी समझ ही नहीं आ रही है। शुगर है इनको? उम्र बताइए। नहीं शुगर नहीं है, 45 एज है। 45 एज है। कमर में निचली तरफ दर्द ज्यादा है? हाँ जी, मोरो की साइड से, मोरो वाली साइड। हाँ, तो इनको सर्वाइकल का मसला है, मैं जवाब देता हूँ आपकी कॉल का। बहुत बहुत शुक्रिया। वहाँ पर एक और कॉलर। जी अस्सलाम वालेकुम। टीवी का वॉल्यूम मेरे ख्याल से आप बंद कीजिए, आपकी आवाज़ नहीं आ रही है। अस्सलाम वालेकुम। हाँ बंद कर दिया मैंने। जी जी बोलिए, क्या सवाल? सवाल यही है, कब्ज़ रहती है। जी जी जा ठीक है, आपको जवाब देते हैं, आपकी कॉल का बहुत बहुत शुक्रिया। नाज़रीन हमारे पास ये कुछ सवाल जमा हो गए। इसने पहला जो सवाल था, इसमें उन्होंने मुंह के छाले के बारे में सवाल किया था कि पेट में गर्मी, तो पेट के गर्मी के लिए जो सबसे अच्छी चीज़ है कि वो खीरे का इस्तेमाल करें। खीरा आप एक पाव ले लीजिए, उसको छिलका हटा के तकरीबन एक गिलास अरके गुलाब ले लें, उसमें डाल के उसको अच्छी तरह ग्राइंड कर लीजिए, और ये आप दिन में एक मरतबा दोपहर को पीजिए। इससे पेट की गर्मी दूर होगी, और मुँह के छाले के लिए जो है वो आप ऐसा कीजिए कि हरा धनिया जो है उसकी 2 गड्ढियाँ ले लीजिए, और उसको साफ़ करके उसको 2 गिलास पानी में अच्छी तरीके से ग्राइंड करके उसमें मेडिकेटेड ग्लिसरीन जो है वो आधी बोतल जो होती है तकरीबन 1 औंस मिला लीजिए, और उसके बाद उस पानी से आप जो है कुल्लियाँ करें, उसको पीना नहीं है बल्कि उसको कुल्लियाँ कीजिए। इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आएगी। और इसी तरीके से मुलट्ठी जो है वो बहुत उम्दा चीज़ है कि मुलट्ठी को आप ले लें, और उसको साबित वाली मुलट्ठी लेके उसको पानी में उबाल के उसका पानी आप पीजिए, इससे आपका जो है इंशाल्लाह फ़र्क पड़ेगा। हाँ बस कॉलर हैं, पहले उनको ले लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम डॉक्टर वासिल। जी वाह, आपको ये बताना चाहती हूँ कि मेरी मेदे का मसला है, या पता नहीं क्या, मेरी कुछ समझ में नहीं आ रहा है। मैंने बहुत से डॉक्टर से इलाज करवाया, लेकिन किसी के भी को मैंने इतने इलाज करवाए हैं, हकीम के भी, डॉक्टर से भी, होम्योपैथिक भी, मेरी आंखों में इतनी मिर्चें लगती हैं और पूरे फेस में मेरी ऐसी आग हो जाती है, कानों में से नाक ऐसा लगता है छिल गई, और आजकल तो मेरी इतनी बुरी हालत है कि मैं आपको बयान नहीं कर सकती। ठीक है, बहुत शुक्रिया आपके कॉलर का। सर मैं ये बताता हूँ, हम पर एक और कॉलर है। अस्सलाम वालेकुम रहमतुल्लाह जी। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन कहाँ से? हाँ जी, मैं खालदा बोल रही हूँ लाहौर से। जी फरमाइए खालदा सर। हाँ जी सर, मेरे बेटे को घर निकलते हैं, और जब इधर एक दो घर निकले तो बस परेशानी की वजह से हमने उसको ऑपरेट करवा दिया। वो फिर काफी देर के बाद वो चला गया स्टडी के लिए, इंग्लैंड चला गया। वहाँ उसे गढ़ फिर निकलना शुरू हो गया, और गढ़ इस शक्ल में निकलते हैं कि नीचे से मोटा सरा होता है और ऊपर से छोटी सी, जैसे मुंह छोटी सी पिंसी नहीं होती, ऐसे होते हैं। और वो यके दिख रहे उसके साथ उसके साथ उसके साथ। अब बच्चा था बहुत ज्यादा, फिर परेशान हुआ। इसके बाद उसने हॉस्पिटल गया, रब्ता किया, फिर उसके बाद उन्होंने कहा कि आप इसको ऑपरेट करवा दें। वो फिर उधर उन्होंने ऑपरेट किया तो इतना बड़ा घर पड़ गया, बहुत वो परेशानी में रहा। अब उस जब ऑपरेट करवाया, इसके बाद फिर वो घर जो है ना छोटे छोटे छोटे छोटे इर्द गिर्द निकलने शुरू हो गए। चले मैं करता हूँ इंशाल्लाह आपसे बात का जवाब भी देता हूँ। वहाँ पर एक और कॉलर है। अस्सलाम वालेकुम रहमतुल्लाह। सलाम वरहमतुल्लाहि वबरकातुहू। कौन साहब कहाँ से? जी मैं हाफिजाबाद से बात कर रहा हूँ। जी फरमाइए कौन साहब? जी मुझे खराटे बहुत आते हैं सर। खराटे आते हैं, ठीक है जनाब, आपको बताता हूँ। हमारे पास जो कॉलर है उसमें मियाँ चुन्नू से हमारे पे सवाल था, वो बच्ची के मुताबिक उन्होंने कहा था कि लिकोडर्मा है, और इसमें जो है ज़ाहरी बात है कि फौरी तौर पे हम कोई ऐसी चीज़ बता नहीं सकते, लेकिन बापची सिलसिले में बहुत उम्दा इलाज है कि बापची आप ले लें। और ये हर ये बीमारी बेसिकली ऐसी है बर्स की कि ये एक हटीली सी बीमारी होती है, बड़ी मुश्किल से जाती है, और इसका अभी तक वजूहात दुनिया में दरियाफ़्त नहीं हो सकी। लेकिन इसके लिए बापची कामयाब इलाज है कि इसका आप पानी पीजिए इस तरीके से कि पानी को थोड़ा सा 100 ग्राम बापची ले लीजिए, और उसको एक गिलास पानी में उबाल के या रात भर पानी में भिगा दीजिए, सुबह उबालिए तो ज़्यादा मौसर होती है, और उसके बाद वो पानी जो है इस बच्ची को पिलाइए। और इसी तरीके से दूसरी चीज़ हब्बुल रिशात ले लीजिए, उसका पाउडर कर लीजिए, और काला सिरका जो ओरिजिनल सिरका होता है मिक्स फ्रूट का, उसमें उसको एक प्याली सिरका ले लीजिए, और तकरीबन 50 ग्राम हब्बुल रिशात लेके उसको अच्छी तरह पकाइए, और पकाने के बाद मरहम के तौर पे जहाँ जहाँ निशानात हैं वहाँ लगा के धूप में बैठ जाएं, इंशाल्लाह इससे बेहतरी आएगी। यहाँ पास एक और कॉलर है, पहले उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम भाई। जी वालेकुम सलाम, कौन साहब कहाँ से? शेर मोहम्मद बात कर रहा हूँ, खिप्रोस डिस्ट्रिक्ट सांगर। जी फरमाइए। हाँ मेरा बच्चा है तकरीबन 2.5 महीने का, उसको उल्टियाँ होती हैं ज़्यादा, और पेट की भी तकलीफ है, पेट में जैसे मरोड़ वगैरह होती है, और रात को सोता कम है, सोता है 5-10 मिनट फिर उठ जाता है, फिर सोता है, दिन में सोता रहता है। ठीक, हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहब कहाँ से? साफुल्ला बोल रहे हैं जी। जी क्या मसला है बताइए। सर मेरे ना पेट बहुत बढ़ रहा है जनाब। अच्छा जी, ते मेदा खराब रहता, कब्ज़ से गैस है कि जनाब। ठीक है जनाब, आपको जवाब देते हैं। तो नाज़रीन यहाँ पर हमारे पास बहुत से सवाल ड्यू हैं, उसमें जवाबात मैं आपको देता हूँ। सर दर्द के बारे में हमको एक और सवाल है, और उसके बारे में मैं यही अर्ज़ करूँ कि इसमें सत्य अजवाइन सत्य पुदीना काफूर मिला के, और उसको आप बाकायदा एक मरहम की तरह सर पे लगाइए, उससे फ़र्क पड़ेगा। इसी तरीके से वहाँ पर एक सवाल था जिन्होंने कब्ज़ के बारे में हमें बताया, उसमें तीन चीज़ें आप लिख लीजिए। सना मक्की 100 ग्राम ले लीजिए, सौंफ जो है वो 100 ग्राम ले लीजिए, मुलट्ठी 100 ग्राम ले लीजिए, इन तीनों चीज़ों को पीस लीजिए, और एक चाय का चमचा गर्म पानी के साथ रात को ले लीजिए। अच्छा, इस नुस्खे का फ़ायदा ये है कि ऑक्सलेट की पथरी भी अगर गुर्दे में होती है उसका ये बेहतरीन इलाज है, यानी कि बड़ा इसका मैंने फ़ायदा देखा। दोबारा बता देता हूँ, सना मक्की सौंफ और मुलट्ठी 100-100 ग्राम, इसको باریک کر کے اس کا پاؤڈر صبح شام اگر پتھری والی بھی کھائیں تو یہ اچھا رزلٹ دیتی ہے۔ ہمارے پاس ایک اور سوال تھا جس میں انہوں نے بھی سر کا درد کے بارے میں پوچھا، سر کے درد کے بارے میں میں کافی نسخے دے چکا۔ ایک اور صاحبہ، ہمارے پاس سوال تھا لاہور سے خالدہ صاحبہ کا، اور انہوں نے بھی بتایا کہ وارٹس کا مسئلہ ہے۔ اس سلسلے میں ظاہری بات ہے وہ بچے کو دیکھا جائے گا، آپ میرے نمبر ان سے بات کیجیے، پھر ان شاء اللہ کا جواب دیں گے۔ حافظ آباد سے ہمارے پاس ایک سوال تھا، ان کو خراٹے بہت آ رہے ہیں، اس سلسلے میں آپ گلے میں ٹونسلز وغیرہ جو ہے اس کا علاج کیجیے، اور ملتاس اور ریٹھا جو ہے اس کے آپ غرارے کیجیے، اس سے بہت فرق پڑے گا۔ اور اسی طریقے سے سوئے کی بھاجی جو ہے اس کا استعمال زیادہ کیجیے، اور کلونجی کا تیل آپ لے لیں بازار سے، کلونجی کے تیل کے دو دو قطرے جو ہے اپنے ناک کے نتھنے میں ڈالیں گے تو ان شاء اللہ تعالیٰ اس سے آہستہ آہستہ فائدہ ہونا شروع ہو جائے گا۔ اسی طریقے سے شیر محمد صاحب سانگڑ سے، انہوں نے دو مہینے کے بچے کا سوال کیا، تو میں اس سلسلے میں عرض کروں کہ چھوٹے بچوں کا میں کوئی جواب نہیں دوں گا، اس لیے کہ بڑے کرونک مسائل ہوتے ہیں، اور آپ لوگ کوئی اگر نسخے میں گڑبڑ کر دیں تو بچہ بڑا چھوٹا ہے، ساڑھے چار یا پانچ مہینے کا ہوتا ہے، تو میں اس کو دوا خانے میں بھی کوئی میرے مطلب میں آتا ہے تو میں اسے منع کر دیتا ہوں۔ سیف اللہ صاحب ہیں، اور انہوں نے ہم سے سوال کیا کہ گیسٹرک اور قبض کا معاملہ ہے، تو اس میں جو سب سے اچھی چیز یہ ہے کہ آپ کا پیٹ کم کرنے کے لیے اپنی غذاؤں پہ توجہ دیجئے۔ نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث کے مطابق کھانے کے تین حصے کیجئے، اور ایک حصہ جو ہے آپ کھائیے، اور اس کے بعد ہوا اور گیس کے لیے ایک ایک حصہ کھانا کم کر دیجئے، اور قبض کے لیے جو سب سے اچھی چیز میں نے عرض کیا کہ سنا مکھی ہے، سنا مکھی کو آپ لے لیں، اور 100 گرام اور سونف 100 گرام، ملٹھی 100 گرام، اور یہ پاؤڈر 1 ٹیبل اسپون رات کو آپ کھائیے، تو اس سے ان شاء اللہ تعالیٰ بہتری آ جائے گی۔ انجیر اس سلسلے میں بہت عمدہ چیز ہے، طب نبوی کیا ایک بہترین علاج ہے، آپ کا پیٹ گیس وغیرہ بھی جو ہے اس سے بہتر ہوگی۔ 5 انجیر لے لیجئے، اور اسے تقریباً 1 پاؤ دودھ میں اچھی طریقے سے ابالیے، اور ابالنے کے بعد اسے ٹھنڈا ہونے پہ رات کو سونے سے پہلے یہ 5 انجیر جو ہے آپ لے لیں، تو اس سے آپ کے پیٹ کا مسئلہ بھی حل ہوگا، قبض کا مسئلہ، اور یہاں تک کہ بواسیر کا مسئلہ۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ انجیر میں یہ خاصہ ہے کہ یہ جو ہے عموماً درد کے لیے، جو گاؤٹ کا جو جوڑوں کا جو درد ہوتا ہے اس کے لیے بہت اچھی چیز ہے، تو یہ آپ انجیر کا استعمال کیجئے۔ اور جہاں تک تعلق ہے گیسٹرک کے لیے، اس کے لیے آپ ایک قہوہ میں بتا دیتا ہوں کہ جس میں پودینے کے پتے لے لیں، ادرک 2 انچ کا ٹکڑا لے لیں، پودینے کے 40 پتیاں لے لیجئے، سونف آدھا چمچہ لے لیجئے، اور اسی طریقے سے اس میں آپ جو ہے چھوٹی الائچی 2 عدد ڈال کے اس کا قہوہ جو ہے آپ پیجئے، تو اس سے بھی انشاءاللہ آپ کا گیس کا مسئلہ حل ہو جائے گا۔ جو میں یہ بتاتا ہوں کہ 2 عدد اور یہ ساری مقداروں کے بارے میں، مقدار بڑی اہم چیز ہے، انشاءاللہ تعالی اگر آپ مقدار کے ساتھ کھائیں گے تو انشاءاللہ تعالی آپ کو فائدہ ہوگا۔ اور یہ میں بات پروگرام میں 3 مرتبہ دہراتا ہوں کہ ہم جو مقدار بتاتے ہیں اسے نوٹ کیجئے، میرا پروگرام جو ہے اس کو آپ جو بھی معاملات ہوں اپنی چیز ریکارڈ کر لیا کیجئے۔ آج کل جو سہولتیں اور آسانیاں ہیں موبائل کی، تو آپ موبائل میں اس کو ریکارڈ کر لیجئے تاکہ آپ کے ذہن میں رہے کہ کبھی اس کو ریوائنڈ کر کے آپ اسے جو ہے وہ سن سکتے ہیں۔ اور میرا نمبر بھی چل رہا ہے اس میں، آپ نمبر میں فون کر کے اگر کوئی تساہلی یا کوئی چیز آپ کو پوچھنی ہو، کوئی ہو گئی تو وہ آپ مجھ سے پوچھ سکتے ہیں، اور مجھ سے رابطہ کر کے جو سن سکتے ہیں۔ اور ویسے یہ پروگرام جو ہمارا ہے حکمت اور صحت، یہ رات کو 1 بجے دوبارہ ریپیٹ بھی ہوگا، تو اس میں ریپیٹ میں آپ دیکھ سکتے ہیں کہ مقدار کیا ہے۔ تو ناظرین، یہ آپ نے دیکھا کہ ہم نے آج دماغی امراض میں سر کے درد اور مائگرین کے بارے میں آپ کو بتایا، اور اس میں پستے کا تیل جو میں نے بتایا کہ پستے کا تیل دونوں ناک کے نتھنے میں ڈالیں، یہ بڑا کارگر ہے۔ اور نہار منہ والی دوا تو میرے پاس ایک ڈاکٹر بھی انگلینڈ سے آئے تھے، اور ان کو میں نے نسخہ دیا تھا، اور انہوں نے یہ بتایا کہ صاحب اس سے بہت لوگوں کو فائدہ ہوتا ہے جو مائگرین سورج نکلنے سے پہلے۔ میں نے آپ کو کہا، دوبارہ بتا دیتا ہوں، اس میں اسو قدوس جو ہے وہ آپ کو 3 گرام لینی ہے، دھنیا 3 گرام لینا ہے، مرچ سیاہ 7 عدد۔ یہ دوبارہ نسخہ بتا دیتا ہوں کہ اسو قدوس 3 گرام، دھنیا 3 گرام، اور کالی مرچ جو ہے یہ آپ کو لینا ہے گا صرف 7 عدد۔ اسے پیس کر رکھے، یہ ایک خوراک ہے، اور صبح کے وقت سورج نکلنے سے پہلے آپ اس کو جو ہے پانی کے ساتھ لے لیجئے، اور اس کے بعد جو ہے تقریباً آدھے گھنٹے بعد جو ہے آپ ناشتہ کیجئے، تو اس سے انشاءاللہ کچھ دنوں میں آپ کے جو مائگرین جو ہے وہ حل ہو جائے گا۔ تو ناظرین، یہ آج کے پروگرام کی میں نے تمام ترتیب آپ کے سامنے رکھی، نسخے آپ کے سامنے رکھے، امید ہے آپ اس پہ عمل کریں گے۔ اور کل انشاءاللہ تعالی دوبارہ جو ہے ہم جو حاضر خدمت ہوں گے اس میں ہمارا پروگرام جو ہے نسیان کے اوپر ہوگا. دماغی امراض میں نسیان ایک اہم چیز ہے کہ جو بھول والی کیفیت ہو جاتی ہے, نسیان کے اوپر ہم بات کریں گے, اور اس میں میننجائٹس کے اوپر ہم بات کریں گے جو عموماً جو ہے دماغ میں ورم ہو جاتا ہے, اس پہ ہم بات کریں گے. کل انشاءاللہ تعالی آپ سے ملاقات ہوگی, اللہ تعالی نے اگر خیر کی تو کل ملاقات ہوگی. ملتے ہیں انشاءاللہ آپ سے کل. اپنے میزبان حکیم عبدالباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.